کچھ نکات کے شکل میں، پوائنٹس کی شکل میں کچھ باتیں آپ کے سامنے رکھتا ہوں کہ کس طرح سے ہم اپنے گھروں کی اصلاح کریں یا کیسے اپنے گھروں کی اصلاح کی جانی چاہیے۔ شروعاتی نکات تو وہ ہے جو بہت اہمیت کے حامل ہیں، جن کو ہم اسی اعتبار سے لیں، اگر ان میں سے کوئی بات نہ ہو تو اگلے نکات کی طرف ہم بڑھ جائے کہ یہ تو ماشاء اللہ نہیں ہے تو اگلی اصلاح کی طرف۔ سب سے پہلا کام گھروں کی اصلاح میں جو مجھے اور آپ کو کرنا ہے وہ یہ ہے کہ اپنے گھر والوں کے عقیدے کی اصلاح، یہ فرسٹ کام، اس لیے کہ عقیدے کی اصلاح ہی پورے اعمال کی قبولیت کی وجہ بننے والی، یہ عقیدے کا بگاڑ ہی ہمارے تمام اعمال کے بگاڑ یا آخرت میں برباد ہونے کی وجہ بننے والی ہے۔ تو سب سے پہلا کام ہمیں کرنا ہے، میں اپنے گھر والوں کی اصلاح کیسے کروں عقیدے کے معاملے میں، اور اگر مجھ سے بڑے جو میرے ماتحت نہیں ہے، سمجھ لیجئے والدین، والدین ماتحت نہیں آتے ہیں میرے، اس لیے کہ وہ میرے والد خود ذمہ دار ہے، تو ظاہر سی بات ہے وہ ماتحت نہیں میرے، لیکن کم از کم وہ نہ اصلاح ان کی نہ کر پاؤں تو کم از کم اپنے ماتحت لوگ تو میں اصلاح کر پاؤں۔ میرے ماتحت کون ہوتا ہے؟ میرے بیوی اور بچے، یہ ڈائریکٹ میرے ماتحت لوگ ہیں۔ اس کے بعد جو ہے میرے والد ہیں جن کو میں اصلاح کر سکتا ہوں، میرے بھائی بہن اگر چھوٹے غیر شادی تو میرے ساتھ رہتے ہیں تو وہ بھی میرے کفالت میں تو ماتحت ہیں۔ تو سب سے پہلے ان کے لیے ہم کوشش کریں کہ ہم اصلاح کریں، اور اس کے بعد پورے گھر کی اصلاح، مطلب بیوی ہو گئے، بچے ہو گئے، اس کے بعد گھر کے اندر دیگر رشتے دار، والدین، ہم کو ان کی سب سے پہلے عقیدے کی اصلاح کرنا ہے، اس لیے کہ ہم تمام جانتے ہیں اللہ رب العزت اس معاملے میں کوئی گڑبڑی ہو جائے تو آخرت میں برداشت نہیں کرنے والا، اعمال ہمارے اکارت ہو جانے والے۔ اللہ رب العزت نے اسی بات کو سورہ نساء سورہ نمبر 4 آیت نمبر 24 میں یوں فرمایا، ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، کہ اللہ ہرگز معاف نہیں کرے گا کہ اس کے ساتھ شریک کیا جائے، ہاں اس کے علاوہ گناہ چاہے تو وہ معاف کر سکتا ہے، ٹھیک ہے، لیکن شرک کو اللہ معاف نہیں کرے گا۔ سورہ مائدہ سورہ نمبر 5 آیت نمبر 72 کے حصے میں اللہ نے فرمایا، انہ من یشرک باللہ فقد حرم اللہ علیہ الجنہ ومأواہ النار وما للظالمین من انصار، کہ جس کسی نے شرک کیا اللہ نے اس کے لیے جنت کو حرام قرار دے دیا، جہنم اس کا ہمیشہ کا ٹھکانہ ہے، اور ایسے ظالموں کو اس روز کو مددگار نہیں ملنے والا ہے۔ تو ہماری کوشش ہوں گی سب سے پہلے عقیدے شروعات کریں، اور ایسی مضبوط اصلاح، ایسی مضبوط تربیت، اگر بچے ہیں اور بڑے ہیں تو اصلاح، ایسا معاملہ کرے کہ چاہے حالات کیسے بھی ہو، چاہے کتنا ہی سخت معاملہ ہو، لیکن انسان کا ایمان نہیں ڈگمگانا چاہیے، ورنہ اچھے اچھوں کو دیکھا کہ اللہ رحم کرے، تھوڑے دن بیمار ہو گئے، کسی نے آ کے کہہ دیا ارے یہ بیماری کے لیے تو ضروری ہے کہ آپ گلے میں کچھ لٹکا لے، دعوت و کتاب و سنت کا گلے میں کچھ لٹکا ہوا ہے، اب یہ کیا ہے؟ ارے نہیں یہ معاملہ نہیں سمجھتا، آپ لوگوں کو ادھر الگ ہے، وہ عقیدہ اپنی جگہ، لیکن یہ ذرا معاملہ الگ ہے، اس لیے کہ اس بیماری کا علاج ہم کو نہیں مل رہا، فوراً گراوٹ نظر آتی۔ تھوڑا تجارت نیچے جانا شروع ہوئی تو کچھ تو بھی نئی نئی چیزیں لگانا چٹکانا شروع کر دیا اس نے، حالانکہ کتاب و سنت کہاں ہے۔ تو یہ ایسی مضبوط اصلاح، ایسی مضبوط اصلاح کہ جان دینا گوارا ہو لیکن کمپرومائز گوارا نہ عقیدے کے معاملے، یہ نہیں ہو سکتا، باقی سب چیزیں چل جائیں گے، یہ نہیں ہو سکتا کہ ہم عقیدے کے معاملے میں کریں۔ اور نبی اکرم صلی اللہ علیہ وسلم اس بات کو جانتے تھے، آپ نے صحابہ کی ویسی اعلیٰ تربیت کی عادت، جہاں آپ نے صحابہ میں جو بڑے تھے ان کی اصلاح کی، وہیں چھوٹے صحابہ کی ایسی آپ تربیت کرتے جیسے عبداللہ ابن عباس رضی اللہ عنہ کے تعلق سے آتا ہے، ایک مرتبہ آپ صلی اللہ علیہ وسلم کے ساتھ اونٹ پر سوار تھے، آپ نے کہا ہے پیارے بچے جو ہے، اور آپ نے کچھ تربیت کیا ہے پیارے بچے، یہ بات کو جان لو، اس میں بہت سارے نکات ہیں، 8-10 نکات ہیں، اس میں سے چند باتیں میں رکھ رہا ہوں، اس میں سے ایک بات جو آپ نے کہی وہ یہ کہی آخر میں کہ یاد رکھ لو جو کچھ مانگنا ہو تمہیں اللہ سے مانگنا، اور یاد رکھ لو اگر ساری دنیا بھی مل جائے اور مل کر تمہارے خلاف ہو جائے، تمہیں کچھ نقصان پہنچانا چاہے تو نہیں پہنچا سکتی، مگر اتنا ہی جتنا اللہ نے جو ہے لکھ دیا ہے جتنی تقدیر میں، اور اگر ساری دنیا مل کر بھی تمہیں کچھ فائدہ پہنچانا چاہے تو نہیں پہنچا سکتی مگر وہ جو اللہ چاہے۔ تو کیسا اس چھوٹے بچے کا آپ عقیدہ بنا رہے ہیں کہ وہ پختہ ہو جائے کہ اب کوئی بیماری، کوئی مصیبت، کوئی حالات، کوئی تجارت میں کمی یا کسی قسم کی چیز اس کے عقیدے کو نہیں وہ کرتی ہے، ورنہ آج ہم دیکھتے ہیں بہت چھوٹی چھوٹی باتوں پر ہم دیکھتے ہیں لوگ فوراً کمپرومائز کر لیتے عقیدے کے معاملے میں۔ تو سب سے پہلا کام جو ہمیں کرنا عقیدے کی، اپنے گھر والوں کی اصلاح۔ اگر اس معاملے میں الحمدللہ ہم کامیاب ہو پائے تو دیگر اعمال قابل قبول بھی اللہ کے پاس، ورنہ بیکار ہے۔ دوسرا پوائنٹ جس کو ہم کو ذہن میں رکھنا ہے جب گھر کی اصلاح کریں گے وہ ہے بدعت، سیکنڈ چیز بدعت ہے یاد رکھیں، اس لیے کہ بدعت یہ شرک کے بعد سب سے زیادہ نقصان دہ چیز، اس لیے کہ سنت کی مخالفت میں ہوتی ہے، اور مختلف قسم کی بدعتیں اللہ رحم کرے ہم نے دن کے اعتبار سے، رات کے اعتبار سے، مہینے کے اعتبار سے، ہفتے کے اعتبار سے، اور پتہ نہیں جو ہے سال کے اعتبار سے لوگوں نے نکال لی۔ تو ہمیں کوشش کرنا چاہیے کہ ہم سیکنڈ فیز میں اپنی بدعتوں کو کنٹرول کریں، اگر دکھتا ہے گھر میں اس قسم کی چیزیں ہوتی ہیں ایک ایک چیز کو انالائز کرے، جانے کہاں کہاں ہم چوک کر رہے ہیں، کون کون سی چیزیں بدعت ہے، اور ظاہر سی بات ہے معاملات جو ہے احکامات میں بھی جیسا نماز ہو گیا، روزہ ہے، زکوٰۃ ہے، حج میں بھی لوگ بدعتیں کرتے ہیں، تمام چیزوں کو اندازہ لگانا، ایک ایک چیز کو ٹھیک ٹھیک ہمیں کرنا ہے، اور بدعت کو ہٹانے کا ذریعہ یہ ہے کہ سنت سے بھر دیجیے اپنے زندگی کو تو بدعتیں نکل جائیں گی، سنت سے خالی ہوں گے تو پھر کچھ نہ کچھ نئی نئی چیزیں بیچ میں آتی جائیں گی۔ تو لہٰذا سنت کی ہم پیروی کریں، سنت کو ہم جانیں، اور بدعتوں کا جو ہم صفایا کریں یاد رکھیں اپنی زندگیوں سے. اس میں خاص طور سے تین بدعتوں کے تعلق سے ہم خیال رکھیں. ویسے بدعتیں بہت ہیں، انگنت گنانا بھی مشکل ہے، لیکن تین چیزیں اس لیے کہ ان تین موقعوں پر آپ کیا ہے، آپ کون ہیں، اور آپ کا عقیدہ کیا چھلکتا ہے. ویسے بدعتیں غلطی ہیں میں یہ نہیں کہا، لیکن تین بدعت سمجھ میں آ جاتی ہے کہ یار یہ کون ہے. ایک ہے پیدائش کے وقت، اگر پیدائش کے وقت ایک انسان سنت پہ عمل کر رہا ہے تو سمجھ میں آتا ہے یہ ہے، اس لیے کہ یہاں دکھتا ہے ایک مظہر ہوتا رہے یہ لوگ ایسا عمل کرتے ہیں ان کی پیدائش میں. دوسری جگہ ہوتی موت، کہ موت کے وقت کیا کرتے ہیں یہ لوگ، یہ خاندان، یہ لوگ کیسے انتقال ہوتا ہے تو کیا کیا کرتے ہیں، اور یہاں دکھتا ہے کہ آپ کا عقیدہ کیا ہے، آپ کس جماعت سے اور کس تحریک سے منسلک. اور تیسرا موقع ہے جہاں اللہ رحم کرے، ان دو میں تو کبھی کبھار سکسیسفل ہو جاتے ہیں، تھرڈ ٹائم اکثر لوگ جو ہے فیل ہو جا رہے ہیں، وہ ہے نکاح. شادی سے پتہ چلتا ہے کہ آدمی کس عقیدے کا حامل ہے، کس تحریک سے وابستہ ہے، شادی ویسی ہو یہ سنت میں. لیکن بدعتوں کا وہ حال ہے، چاہے معاملہ پیدائش کا ہو، چاہے معاملہ میت کا ہو، یا چاہے معاملہ نکاح کا ہو، اللہ رحم کرے. اور یہاں اپنے آپ کو ہر آدمی مستثنی ایکسیپشنل کر لیتا ہے، جبکہ یہاں آپ کی پہچان ہو رہی ہے آپ کون ہیں، کس عقیدے کے حامل ہیں. نہیں نہیں وہ اب ہمارے خاندان میں ایسا چلا رہا ہے، ذرا مشکل ہے. پھر کیا فائدہ آپ دوسروں کو دعوت دے رہے توحید کی اور فلاں کی، وہ بھی کہہ رہے نہیں ہمارے پاس بھی چلا رہا ہے، ہم بھی نہیں کر سکتے. تو یہ بہت خطرناک چیز ہے. اور ہوتا کیا ہے، آپ نے سب کچھ کیا عقیدے کے اعتبار سے، اور ایک بدعت اپنی زندگی میں اپنا لی جو کہ نکاح کے معاملے میں پورے آپ کی محنت پہ لادمی. ارے یار تم نے بڑی باتیں کی توحید کی اس کی، مجھے تو شکی ہو رہا تم نے شادی کیسی کی جب تم اتنا بول رہے تھے فلاں فلاں، یہاں تو تم نے سادگی اختیار نہیں کی، جب یہاں تم بدعت کرتے ہو مجھے لگتا تمہارا معاملہ پورا ہی گڑبڑ. یہ تین ایسے اعمال ہوتے ہیں جہاں آپ نظر آتے کیا ہے. باقی دیکھیے کوئی انسان نماز بدعت کر رہا ہے اس کی ذاتی عمل ہے، وہ بھی غلط ہے، لیکن وہ ذاتی ہے، اس سے لوگوں کو نہیں پتا چلتا وہ کیا ہے، وہ ذاتی کچھ تو بھی کر رہا ہے، لاعلمی کی بنیاد پر یا غلط علم کی بنیاد پر، جو بھی. لیکن یہاں سمجھ میں آتا ہے انسان کیا ہے. تو ہم کوشش کریں سب سے پہلے ان تین بدعتوں پر کنٹرول لائیں، اس کے بعد سیکنڈ فیز میں جو مہینوں کے اعتبار سے کر رہے ہیں، اس کے بعد ہم اس کو دیکھیں کہ ہمارے پھر اعمال کے اندر، جیسا کہ ارکان اسلام کے اندر کوئی بدعتیں تو ہم نہیں کر رہے ہیں، نماز کا معاملہ ہوا، روزہ ہے، زکوٰۃ ہے، اور حج کا معاملہ ہوا، اور تمام چیزوں کو ہم دیکھیں کہیں اس میں کوئی غلط کام تو ہم نہیں کر رہے ہیں. تو سیکنڈ کام ہم کو بدعتوں سے اصلاح. تیسرا کام جو ہمیں کرنا ہے وہ یہ ہے، جو بڑا اہم ہے یاد رکھیے، اس کی بڑی اہمیت ہے، جس کو ہم بہت معمولی سمجھتے ہیں، جس کا خمیازہ سب بھگتتے ہیں. شروعات میں تو کیا ہوتا ہے، بڑا خوش ہوتا ہے آدمی، لیکن بعد میں پچھتاتا جب اللہ رحم کرے اگر کوئی ایک مسئلہ ہو گیا زندگی میں پریشان ہے. تیسرا اہم اسٹیپ جو مجھے آپ کو اٹھانا ہے، عقیدہ توحید بدعتوں کی اصلاح کے بعد تیسرا کام ہے، نیک بہو یا نیک بیوی کا انتخاب کرنا ہے. اگر آپ گھر کے ذمہ دار ہیں تو اپنے بیٹے کے لیے آپ کو نیک بہو لانا ہے، اور اگر آپ خود اپنا نکاح کر رہے ہیں، سرپرست نہیں آپ کے، آپ ذمہ دار ہیں، مرد ہیں، تو آپ کو اپنے لیے نیک بیوی کا انتخاب کرنا ہے. یہاں ہم دیکھتے ہیں اتنا زبردست انداز سے ہم لوگ چوک کھا رہے ہیں اور مات کھا رہے ہیں جس کی کوئی انتہا نہیں. یاد رکھے کہ معاملہ اس حد تک ہے کہ کتاب و سنت کے ماننے والے لڑکیاں اپنے گھر میں بیٹھی ہیں، ان کے نکاح نہیں ہوتے، کیونکہ کتاب و سنت کے ماننے والوں کو وہ لڑکیاں پسند نہیں آتی، ان کا نظریں کہیں اور ہی ہوتی ہے. لا کے سدھار لیں گے، لا کے سدھار لیں گے، سبحان اللہ. اور ان کو وہاں جا کے سدھارنے کے لیے بھی تیار کرتے، آپ لا کے سدھار لیں گے، جب یہ جائیں گے کسی بدعتی کے نکاح میں، مشرک کے نکاح میں، تو پھر آپ کیا امید کرتے اس کی نسل اور اس کے بچوں کے بارے میں. بہت زبردست چوک کھاتے ہیں ہم یہاں، کیونکہ ہماری نظروں میں دینداری یہاں ہے ہی نہیں، ہماری نظروں میں کہیں نہ کہیں خوبصورتی ہے، فلاں ہے، یا دنیا پرستی ہے، یا تعلقات قائم کرنا ہے، اچھے خاندان سے جڑ جانا، یہ ہماری نیت ہے. اللہ ہم پر رحم کرے، یہ بہت خطرناک فیز ہوتا ہے. اور جب یہاں چوک کھا جاتے نا، اس لیے کہ گھر اب بننا شروع ہو رہا ہے، نکاح سے گھر بنتا ہے، اور اگر بنیادیں ہی خراب ہو جائے اب کیا امید رکھی جائیں گی کہ عمارت صحیح سے ٹکنے والی ہے. اب آپ بولیں گے تھوڑا اولاد ہونے کے بعد، یہ بچہ میرے ساتھ فلاں عمل کرے گا، ماں بولتی ہے بچہ میرے ساتھ فلاں عمل کرے گا، کیا کرتے ہیں بتائیے. آپ بول کے جاتے یہ بدعت گھر میں نہیں ہوں گی، ماں بچوں کو بولتی بیٹا ابو شام میں آئے تو بولا نہیں کیا ہوا، ابو شام میں آتے ہیں آج کچھ ہوا تو نہیں نا، بچے بولتے نہیں ابو کچھ بھی نہیں ہوا، اور بیوی بولتے نہیں آج کچھ بھی نہیں ہوا، حالانکہ سب کچھ ہوا جو نہیں ہونا تھا. یہ ہوتا ہے یاد رکھے، یہاں ہم چوک کھا رہے ہیں. گھر کی اصلاح کے اندر اپنی بیوی کا انتخاب یا بہو کا انتخاب کتاب اور سنت کے مطابق ہونا چاہیے یاد رکھیے، ورنہ اس گھر کے تعلق سے امید نہیں کی جا سکتی، اللہ کی اللہ چاہے کہ پھر اصلاح ہو سکے. اور پھر ہوتا یہ ہے کہ ہم کسی کو لا کے سدھارنا چاہتے ہیں اور ہماری بہنیں پھر کسی بگڑے ہوئے جگہ جا کے ان کو سدھار، مطلب دونوں ہی اپنے آپ کو سدھارے سدھارتے پریشان ہیں. سمجھ رہے، یہ بات کو سمجھنے کی ضرورت ہے، بہت اہم چیز ہے. اور اس مسئلے کی پریکٹیکلٹی میں اس لیے بھی کہہ سکتا ہوں کہ ایک میرج بیورو میں نے کئی زمانے تک چلایا، وہاں میں نے دیکھا لوگ لاتے ہیں فارمس، کس کا فارم ہے، एन का है, तुम्हारा कहाँ है? नहीं मैंने तो पसंद कर लिया ना, वो कौन है? नहीं वो तो फला है। फिर तुम क्या करोगे? मैं लाके सुधार लूंगा ना उसको इंशाल्लाह, ठीक है। और फिर आपकी बहन के लिए क्या करना हमने तलाश? बहन के लिए सेल्फी कोई चाहिए? किताबों सुन्नत में मैं सेल्फी लाऊ कहाँ से? फरिश्तों को लाऊ क्या आसमान से? इसलिए कि तुम सब तो शादी कहीं और करते हो और बहनों के लिए लाते हो कि सेल्फी, दोनों कहाँ से? बेसिक पॉइंट है ना ये कि फिर इन बच्चियों के निकाह हमारी बहनों के कहाँ होंगे? इसलिए कि तुम तो कहीं और से लाते हो, किताब और सुन्नत को पैमाना नहीं बनाते हो, निकाह के अंदर दीनदारी को लाजिम नहीं समझते। नहीं निकल ले, अब वहां जाने की बुनियाद क्या है? इसके अलावा पैसे के अलावा हसन नसब की क्या बुनियाद है आपके पास कि आप एक बिदती के साथ या किसी दूसरे के साथ वो करें जिसके अकीदे के बारे में आप खुद जोर जोर से चिल्ला कर कहते हैं कि वो गलत है? वजह ही नहीं, फिर पॉइंट ही नहीं है वहां पास कोई बात करने। मतलब यहां कहीं ना कहीं दुनियादारी थी वजह, दीनदारी तो वजह ही नहीं थी। ये बात को बहुत संजीदगी से लेना है। अगर ये इस्लाह नहीं हो पाए तो फिर चूंकि अब घर बन रहा है, एस्टैब्लिश हो रहा है, तब बुनियादें है ये, बुनियादें खराब होने के बाद बहुत मुमकिन है। और जो लोग ये कहते हैं कि हम लाकर सुधार देंगे, मैंने ऐसे नतीजे बहुत कम देखे हैं कि जो लाकर सुधार पाया है। मैंने लोगों को लाकर सुधारते हुए देखा है, उसके अकीदे पर जाते हुए देखा है, अल्लाह रहम कर, बहुत मुश्किल है, याद रखिए। लिहाजा ये पॉइंट को आप याद रखिए, बहू का इंतखाब दीनदारी की बुनियाद पर, बीवी का इंतखाब दीनदारी की बुनियाद पर किया जाएगा। इसको उलट बोलूँ तो दामाद का इंतखाब दीनदारी की बुनियाद पर होगा, ठीक है, और जो है शोहर का इंतखाब भी दीनदारी की बुनियाद पर एक लड़की करेंगे। अदर चूंकि उमूमन लड़की को देखा जाता है, इस वजह से ये मैंने कहा, वरना ये नहीं कि नहीं दामाद के मामले वहां भी वो करेंगे, वरना दामाद का मामला है तो हम क्या देखते हैं? सिर्फ तनख्वाह, सैलरी क्या है, चूंकि लड़कों में खूबसूरती वो देखी नहीं जाती, सैलरी क्या है। अब कोई कह दे कि ये लड़का है, दीनदार है, पंच वक्त नमाजी है, किताबो सुन्नत का पाबंद है, मस्जिद में रहता है, जुआ में शरीक है, फला है, इज्तिमा मुनाकिद करता है, सैलरी क्या है? नहीं इसकी सैलरी जो है 15,000, ठीक, अगले लड़के की 25, तो भाई साल का 1,20,000 घाटा कौन उठाने वाला है? 25 वाला ले लो। अरे लेकिन वो कभी कभार नमाज पढ़ता है, क्या होता है बच्ची सिखा देंगे ना बाद में नमाज, अच्छा ठीक है। अरे लेकिन वो लोग तो फला भी नजर आता है उनमें, क्या होता है वो भी सब एडजस्ट हो सकता है ना। फिर दामाद के लिए भी सिर्फ पैसा बुनियाद बन रही, लड़की के लिए बन रही, कैसी अजीब बात है। तो जब एक समाज शुरुआती गलत हो जाएंगी घर की, तो मैं समझता हूँ बहुत मुश्किल है फिर याद रखे। तो बहरहाल इस नुकात को बहुत अहम तौर से याद रखे, चूंकि कुछ ना कोई जिम्मेदार बैठा और कोई ना कोई जिनके निकाह नहीं वही बैठे हैं यहाँ लोग, तो दोनों के लिए पॉइंट था इसके अंदर कि बहू का इंतखाब दीनदारी की बुनियाद पर, और इसी तरह जो है दामाद का इंतखाब दीनदारी की बुनियाद पर, शोहर का इंतखाब दीनदारी की बुनियाद पर, या बीवी का इंतखाब दीनदारी की बुनियाद पर होंगे, याद रखें। इसी तरह जो है अब निकाह हो चुका है तो अब क्या करें, चौथा पॉइंट, अब निकाह हो गया, अब क्या है? अब निकाह हो गया तो अपनी बीवी और बच्चों की अब तरबियत करना पड़ेगा। अब जो हुआ सो हुआ, चलिए अब उसके लिए हम गम नहीं करते, अब जो होना था हो गया, अब क्या किया जाए? तो तरबियत की जाए। सही मुस्लिम की रिवायत है, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के तालुक से माँ आयशा फरमाती है कि रात में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम उठते हैं और मेरे ऊपर पानी छिड़कते हैं और कहते हैं आयशा उठो और वित्र पढ़ लो, मतलब तहज्जुद की नमाज पढ़ो, और चूंकि ईशा के बाद वित्र नहीं पढ़ते थे तो तुम जो है वित्र को अदा कर लो। तरबियत कर रहे हैं ना एक तरह से माँ आयशा रज़ी अल्लाह अन्हा की, चूंकि आप उम्र में भी कम थी, आप तरबियत कर रहे हैं उनके एक तरह से, बीवी भी आपकी जौजा, तो आप तरबियत कर रहे, देखिए कैसा उठा रहे हैं कि पानी छिड़क रहे हैं कि उठो, मतलब तरबियत करना चाहिए फिर इस मामले में बीवी की और बच्चों की कि अब निकाह हो चुका है, समझाया जाए, मिल बैठ कर बात की जाए। वरना होता कि हाँ बस कभी कभार किताब सुन्नत पे आ गए, मैं बोल दे रहा कल से तुम ऐसे हो जाना, बीवी बोलती जाओ क्या करते कर लो, देख लेती मैं कल, ये सिचुएशन नहीं है। आपको एक्सप्लेन करना है, आपको समझाना है, आपको मनाना है, आपको बताना है, वो चीज़ याद रखें। क्योंकि जाहिर सी बात है जैसा मुझे वक्त लगा अपनी इस्लाह करने में, मेरी बीवी को भी उम्मीद है वक्त ही लगेगा, अचानक तो नहीं होती कोई चीज़, ठीक, उम्मीद है बच्चों को वक्त लगेगा। तो समझाना है, मिल बैठकर सर जोड़कर बात करना है, ये नहीं कि बस ये नहीं तो ख़त्म बस आज मामला, नहीं समझाना है, ठीक है। तो बहरहाल इस चीज़ को हम याद रखें कि फिर अगर हो चुका है तो हम तरबियत करें अपनी बीवी की और बच्चों की। इसी तरह जो है पाँचवीं चीज़, घर वालों की ईमानी तरबियत हम करें। ईमानी तरबियत से मेरी मुराद है जैसा कि नमाज की ताकीद, और नमाज से जब मैं कह रहा हूँ तो फ़राइज़ की नहीं, ये मौकेदा और सुनन की ताकीद, इजाफे की बात हो रही है, क्योंकि फ़राइज़ तो फ़र्ज़ है ही, लेकिन अगर उसमें चूक है तो उसकी भी ताकीद, उसके बाद मौकेदा और सुनन और नवाफिल की ताकीद की इजाफा किया जाए। इसका सदक़ा और खैरात की ताकीद कि खुद भी बड़े सरपरस्त सदक़ा और खैरात करें, बच्चों को तालीम तरबियत दें, वरना हमारे पास सदक़ा और खैरात का बहुत कम नज़्म है, याद रखें। एक कौमी एतबार से नज़्म नहीं है, अफरादी एतबार से माशाल्लाह कुछ लोग हैं जो देते हैं अल्लाह के नाम, लेकिन एक कौमी नज़्म मिजाज नहीं है देने का, हमारा मिजाज सिर्फ लेने वाला बन चुका है, क्योंकि हज़ारों साल से ऐसी कौम में रहे जो सूदखोर कौम है, तो लेने का मिजाज है, देने का कुछ भी नहीं है उनका सिस्टम, ठीक। तो बहरहाल उसके वो ताकि इसी तरह रोज़े सिर्फ फ़र्ज नहीं, रमज़ान के रोज़े माशाल्लाह हम रखते हैं, लेकिन हर जुमेरात और पीर के रोज़े की ताकीद की भाई रखा करो, आसम की सुन्नत है। इसी तरह अयाम 20 जो होते हैं चांद के बीच की जो तारीख उसके अंदर रोज़े, इसी तरह और भी दीगर रोज़े जो आप सल्लल्लाहु अलैहि वसल्लम साबित हो, याद रखें ان کے رکھنے کی تاکید، اسی طرح جو ہے نیکی کی تاکید اور برائی سے رکنے کی تاکید، یہ گھر کا ایسا ماحول ہو تو ایمانی تربیت کا جو ہے اپنے گھر میں نظم کریں۔ اسی طرح جو چھٹی چیز جو ہے گھر میں جو ذکر و اذکار کا اہتمام ہو، اس لیے کہ ذکر کرنے والے کو نبی اکرم صلی اللہ علیہ وسلم زندہ کہا، اور جو ذکر نہیں کرتا اس کی مثال میت کہی، مردہ کی کہی، ٹھیک ہے؟ تو لہٰذا ذکر کا اہتمام ہو۔ اب ذکر کا اہتمام بولے تو وہ ہمارے پاس ہوتا ہی ہے کہ ایک جانماز نظر آتی ہے اور ایک تسبیح نظر آتی ہے اور آدمی بیٹھا ہے اور اسی کو ذکر سمجھا ہے۔ ذکر سے مراد میں کہہ رہا ہوں اللہ کا ذکر، اٹھتے بیٹھتے کھاتے پیتے ملتے جلتے کرنا ہے، اس کو عام کر دینا ہے۔ لیکن ذکر کا بھی معاملہ اتنا خاص ہے، اللہ رحم کرے آج، کہ اگر سوال کیا جائے کہ آخری بار بیوی کو سلام کب کیا، تو خان صاحب سے پوچھ رہا بیوی کو سلام، بیوی نے کرنا چاہیے میرے کو سلام جب میں گھر میں آؤں تو۔ تو جب آپ اپنی بیوی کو سلام نہیں کریں گے تو بچوں کی تربیت کیسے کر پائیں گے آپ؟ بچے کیسے سیکھیں گے کہ بڑوں کو سلام کرنا چاہیے، چھوٹوں کو سلام کی تربیت کے یہی ہوں گا گھر میں آنے والا کریں گا۔ نبی اکرم صلی اللہ علیہ وسلم ایک مرتبہ مائی عائشہ رضی اللہ عنہا کے حجرے میں آئے، گھر میں آئے اور بغیر سلام کے داخل ہو گئے، تو آپ نے سوال کیا اللہ کے رسول کوئی مصیبت؟ کہا نہیں۔ کوئی پریشانی؟ تو کہا نہیں۔ تو کہا بغیر سلام کی؟ تو آپ صلی اللہ علیہ وسلم باہر گئے، پھر سلام کر کے داخل ہوئے، چونکہ آپ کی عادت تھی سلام کرتے تھے، بیوی کو سلام کرتے تھے۔ تو جب سلام کا اہتمام نہیں ہے، آخری بار والد کو سلام کب کیا؟ تو رمضان پہ کیا تھا، پھر بقرعید پر ایک بار ہوا، اور اب کے بقرعید پہ نہیں کروں گا، عیدی نہیں ملی تو صرف رمضان کو رمضان کیا کروں گا، چونکہ پیسہ ملتا ہے تو سلام ہوتا ہے، نہیں ہوتا ہے۔ ارے ابا کو بھی سلام کرتے کہ روز منہ دیکھ رہے ہیں ان کا، سامنے اٹھ رہے بیٹھ۔ آپ صلی اللہ علیہ وسلم کا معمول ذکر، سلام تو ایک چھوٹا سا ذکر ہے، ذکر تو کئی چیزیں ہیں۔ آپ صلی اللہ علیہ وسلم حضرت ابوبکر رضی اللہ فرماتے ہیں جب ہم لوگ آپ صلی اللہ علیہ وسلم کے ساتھ چلتے اور کوئی دیوار بیچ میں آتی اور آپ صلی اللہ علیہ وسلم ایک طرف سے اور ہم ایک طرف سے آتے، تو پھر اللہ کے رسول صلی اللہ علیہ وسلم سلام کرتے، تھوڑے سے الگ ہوئے پھر سلام کرتے، ٹھیک۔ اسی طرح ذکر اذکار میں کوئی بڑے بڑے چھوٹی چھوٹی چیزیں، نماز کے بعد چھوٹے چھوٹے اذکار، سبحان اللہ، ٹھیک ہے، الحمد للہ، اللہ اکبر، اسی طرح جو انشاءاللہ، ماشاءاللہ، تبارک اللہ، جو چھوٹی چھوٹی چیزیں آپ بول سکتے ہیں، انشاءاللہ کل کام کروں گا، ماشاءاللہ بڑی اچھی چیز ہے، اللہ برکت دے آپ کے، یہ بھی ہم سے بولنا نہیں ہوتا ہے نا۔ اور ذکر و اذکار کو بھی خاص کر دیا، اگر کوئی کہہ دے ماشاءاللہ، سامنے والا بولتا ہے اتنا موٹا ہوں میں، نہیں یار ابھی تو صحت کمزور چل رہی ہے، اور آپ ماشاء اللہ بول رہے، گویا ماشاء اللہ خاص ہے صرف صحت مند آدمی کو بولا جائے۔ کوئی کہہ دے سبحان اللہ تو لوگ بولتے کس نے شعر کہا ہے یہاں، آپ سبحان اللہ بول رہے ہیں۔ ذکر کو بھی خاص کر دیا، صرف کچھ کچھ مقامات پہ صرف کہا جا رہا ہے، ٹھیک۔ یہ ایک عام چیز ہے، یاد رکھیے، ایک معمول مومن کا ہو زبان سے جتنا ہو سکے وہ ذکر کرے اللہ کا، تو گھر والوں کو ذکر کی تاکید، بڑے خود کریں، چھوٹے بھی کریں گے بڑوں کو دیکھ کے انشاءاللہ۔ اسی طرح جو ساتویں چیز جو ہے، گھر والوں کو دینی علم سکھائے، یہ ہمارا فریضہ ہے، یاد رکھیں۔ اس لیے کہ جو میں نے آیت پڑھی تھی وہ سورہ تحریم سورہ نمبر 66 کی آیت نمبر 6 تھی، یا ایھا الذین آمنوا قوا انفسکم واہلکم نارا، اے وہ لوگوں جو ایمان لائے اپنے آپ کو اور اپنے اہل وائل کو بھی بچوں کو جہنم کی آگ سے بچاؤ، وقودھا الناس والحجارہ، جس کا ایندھن انسان اور پتھر ہے، علیہا ملائکۃ غلاظ شدادہ، اور اس پر سخت قسم کے فرشتے تعینات ہیں، لا یعصون اللہ ما امرهم ویفعلون ما یؤمرون، وہ اللہ کی کسی بات کی نافرمانی نہیں کرتے، جو حکم ہوتا ہے وہ کر گزرتے ہیں۔ تو یہاں فرض ہے ہم لوگوں پر، اپنے جیسا ہم اپنے آپ کو جہنم سے بچانا چاہتے ہیں، اپنے بیوی بچوں کی بھی اتنی ہی فکر کریں گے کہ یہ بھی جہنم کی آنکھ سے بچے۔ بہت ضروری چیز ہے، یاد رکھیں، ان کا اہتمام کیا جائے، اور بالخصوص بالخصوص عورتوں کی تعلیم کا اہتمام کیا جائے، عورتوں کے لیے نظم۔ آج عورتوں کا معاملہ ہم نے یہ کر دیا کہ مرد تو کہیں نہ کہیں جڑے ہیں، جمعے کے خطبے سنتے ہیں، اجتماع میں جا رہے ہیں، عورتوں کے لیے کوئی نظم اور کوئی سسٹم ہم نے نہیں رکھا جس کی بنیاد پر وہ آئے، جمع ہو، سنے، سیکھے، تربیت حاصل کرے، بچوں کے لیے کیا کیا جائے، فلاں، خود کی اصلاح کے لیے کوئی نظم قائم نہیں کریں۔ نبی اکرم صلی اللہ علیہ وسلم کے پاس صحیح بخاری کی روایت ہے، کچھ عورتیں ہر کا اللہ کے رسول صلی اللہ علیہ وسلم آپ مردوں میں ہوتے ہیں، ان کو واعظ و نصیحت کرتے ہیں، ہمارے لیے کچھ واعظ و نصیحت کا ایک ٹائم فکس کیا جائے، آپ صلی اللہ علیہ وسلم نے ایک دن انہیں دیا، اس دن آپ جاتے تھے، عورتیں جمع ہوتی تھیں اور ان کو واعظ و نصیحت کرتے تھے۔ تو عورتوں کا نظم کیا جائے، تو یہ میری اور آپ کی ذمہ داری ہے کہ اپنے گھر والوں کو دینی علم ہم سکھائیں۔ ساتویں چیز جو ہے، پردے کا اہتمام، پردے کا اہتمام، ورنہ اس سے معاشرے میں بہت سارے بگاڑ پیدا ہوتے ہیں۔ پردے کا اہتمام، پردے کا اہتمام بچوں کو بچپن سے سکھایا جائے گا، جیسے کہ مثال کے طور پر آپ کا لڑکا ہے اور لڑکی ہے، اب بڑے ہو رہے ہیں تو آپ بتائیں گے کہ دیکھو بیٹا، آپ تو آپ بڑے ہو رہے ہیں، اپنی بچی کو آپ سکھا رہے ہیں، اب آپ بالغ ہو رہی ہے تو لہٰذا آپ دوسرے آپ کے جو رشتے کے بھائی ہیں ان کے ساتھ نہیں کھیل سکتی ہوں، دیگر جو لڑکے ہوتے ہیں ان کے ساتھ آپ نہیں کھیل سکتی ہوں، چونکہ اب بچپن میں عادت ہوتی ہے نا، یہ تعلیم کا فیز ہے اس کی، یہ مرحلہ ہے۔ بیٹے کو آپ سمجھائیں گے اپنے کہ بیٹا، وہ بچیاں جو آپ کی بہنیں جو ہیں، جو رشتے کی بہنیں، اب وہ بڑی ہو چکی ہے، اب آپ بھی بڑے ہو رہے ہیں تو اب آپ ان کے ساتھ نہیں ہو سکتے ہو، نہیں اٹھ سکتے ہو، نہیں بیٹھ سکتے ہو، بغیر اجازت کے ان کے کمرے میں نہیں جا سکتے ہو، ان کے گھروں میں اب داخل نہیں ہو سکتے، اس لیے کہ اب آپ بڑے ہو رہے ہیں، सिखाया जाएगा, पर्दे का कोई नज्म हम नज़र नहीं आता है, घरों में आने जाने का कोई सिस्टम हमारे पास नज़र नहीं आता है। और बेपर्दगी का आलम यह है कि हम क्या कहें कि कहीं ना कहीं बाहर निकलने की हद तक तो ठीक है मामला, मजलिस और महफिलों में मिले तो समझ में नहीं आता ये लोग कौन है और किस अकीदे के हामिल और किस जमात से इनका ताल्लुक है। ऐसी बेपर्दगी का आलम होता है मजलिस और महफिलों के अंदर, जब खुशियाँ हो रही है घर में, कोई मजालिस रख दिया, आप जाके डर जाते रहे यहाँ औरतें भी खड़ी, शायद मैं गलत जगह आ गया, नहीं नहीं बोले यहीं खाना है आपको जी, आप सही जगह आए हो। यहाँ दोनों का नज़म रहता है, इसलिए कि हम एक ऐसे समाज में रहते हैं जो हाई सोसाइटी है। मैं कहता हूँ वाकई बहुत ज़्यादा हाई होगी ये सोसाइटी, हम लो रहे तो ही ज़्यादा अच्छा है इस मामले में। नहीं वो तो यहाँ तो कॉमन है, ये चलता है। नहीं देखो सर पे स्कार्फ तो डाला हुआ है, तो क्या स्कार्फ डालना अलामत है खाली पर्दे की? सर पे कुछ डाल दिया हो गया पर्दा, मतलब कोई मर्द अगर सर पे डाल दिया मतलब हो गया पर्दा। जीनत पूरा आपका जिस्म दिख रहा है, मतलब जेवर दिख रहा है, कपड़े दिख रहे जो आपने जीनत खूबसूरती के लिए पहने, क्या ये सब। तो बहरहाल पर्दे का नज़्म, बेहतरीन पर्दे का नज़्म, इसकी तालीम, इसकी तरबियत, घर में आने जाने का नज़्म हो, कौन आएगा कौन नहीं आएगा, गैर महरम नहीं आएंगे, महरम आएंगे घर से तो आवाज़ देंगे ताकि औरतें हों अपने हाल में हो तो वो अपने आप को सुधार ले। पर्दे का बेहतरीन नज़्म होना चाहिए, घर में आने जाने का अच्छा सिस्टम बनाइए अपने अंदर, वरना पर्दे के ना होने से जो फितना और फसाद मचता है ना, शायद किसी और चीज़ से उतना फितना और फसाद आज के समाज में जो फितना हम देख रहे हैं, चाहे वो जिना का मामला हो, लड़कियों के भागकर निकाह करने का मामला हो, लड़कों के भगाकर निकाह करने का मामला हो, जो है बदफेली का मामला हो, और दीगर इतने किस्म के जो है जिनसी जिसको बोलेंगे आलूदगी और जो गुनाह है वो आम होने की वजह बेपर्दगी बेसिक रीज़न बन रही। तो बहरहाल पर्दे का बेहतरीन नज़्म हो, और चूँकि इसका ताल्लुक जो है घरों में आने जाने का नज़्म हो, चूँकि इसका ताल्लुक भी पर्दे से, जो जो चीज़ें पर्दे से ताल्लुक़ रखती है उस मामले में बहुत सख्ती बरते याद रखी, और उसकी तरबियत दी जाए, औरतों को बताया जाए कि गैर महरम आया इसका मतलब पर्दा लाजिम हो गया, बिला तफरीक नहीं, सामने का बच्चा है, दूध पीता बच्चा था, अपने सामने पला बड़ा हुआ, पड़ोसी तो है, इनके फलां तो है, उनके फलां तो है, मेरे फलां तो है इनके, ये सब चीज़ें दुरुस्त नहीं याद रखी। पर्दे के मामले हम देखते बहुत कमज़ोर हम नज़र आते हैं, ठीक है गैर महरम से इस हद तक कि घर से बाहर निकल दें, घर में चचेरे भाई आ जा रहे हैं हमारी बहनें बैठी उनके सामने, क्या वो चचेरे भाई उसके महरम है, उनसे शादी हो सकती है उसकी, फिर कैसे वो आ सकते हैं? नहीं नहीं भाई अपने बच्चे हैं, है ना, यहाँ बहुत चूक खा रहे हैं हम याद रखें, ये रिश्ते के जितने सब आ रहे जा रहे हैं, हम बोल तो रहे किताब व सुन्नत की बात, घर में अमल नहीं हो रहा था, तो बहुत ज़्यादा ज़रूरत है कि एक सिस्टमेटिकली इस सिस्टम को ख़त्म किया जाए और पर्दे के नज़्म को जो है राइज किया जाए। इसी तरह जो है नवा पॉइंट जो रहेगा जो हम जहन में रखेंगे वो ये, घर में इज्तिमात मुनक़िद करें, बहुत बड़े बड़े इज्तिमात नहीं लेकिन जितना हो सके हफ्तेवारी कुछ ना कुछ अपने घर में, उससे क्या होगा मानो आपके घर की इस्लाह भी होंगी और आसपास के लोग भी आके कुछ ना कुछ तो बैठेंगे, कुछ ना कुछ सुनेंगे, हर आदमी कोशिश करे, और ज़्यादा मेहनत नहीं करना है, किताब है आपके पास माशाल्लाह, एक से एक तर्जुमा मौजूद है, तर्जुमा निकाला, एक तफसीर निकाली, है ना, बैठ गए, और अगर आपको कुछ भी नहीं बोलना आता बस आइए चलिए जमा होगी, एक तफसीर के दो बाब दो औराक पढ़ लें और क्या इससे ज़्यादा। लेकिन नज़्म रखिए, और हो सके तो उलमाओं को इसमें बुलाइए, मैं इसलिए कह रहा हूँ हो सके तो, बहुत सी उलमा की अवेलेबिलिटी का मसला होता है, मिलते नहीं होते नहीं, और ज़ाहिर सी बात जब मैं इज्तिमा की बात कर रहा हूँ तो इतने जगह तो आलिम कोई भी हो जा नहीं सकता, इतने लोगों के घर होंगे ना, कोशिश करें अपने महल्ले के अंदर अपने घर में छोटे छोटे इज्तिमात मुनक़िद करें, लोग आएंगे सुनेंगे, अपनी इस्लाह होंगी, दूसरों की इस्लाह होंगी, और इसके बहुत सारे फ़ायदे होंगे। इसी तरह जो दसवां पॉइंट जो हम याद रखेंगे वो ये, घरों की इस्लाह में एक छोटी सी लाइब्रेरी अपने घर में ज़रूर कायम कीजिए। आप दीनी किताबों का हमारे पास बड़ा मसला है, फ़ुकदान कमी नज़र आती है, इतनी कमी नज़र आती है कि बहुत सारे घर जिनके अंदर तफसीर भी नहीं मिलेंगे आपको, और तर्जुमा भी मिलेगा तो अल्लाह रहम करे फ्री वाला ही मिलेगा, ख़रीदा हुआ नहीं मिलेगा कभी, कहाँ फ्री मिलता है वो लेकर आओ, खरीदने की चीज़ थोड़ी, इंजीनियरिंग की बुक्स, डॉक्टरी की बुक्स, मेडिसिन की बुक्स, लॉ की बुक्स, आर्किटेक्चर की बुक्स, हज़ारों और लाखों की रैक्स है, इसको शान से बताया जाता है बच्चे ने इंजीनियरिंग कर लिया, इंजीनियरिंग करते करते 2 लाख की किताबें जमा होगी, अच्छा ठीक आखिरत के लिए क्या हुआ, तो वैसे 2-4 पुरानी किताबें कहीं तो भी रहती खोसी हुई है ना, बहुत सारी किताबें, अरे ये कब की किताब है, 1960 में, हाँ वो दादा ने लिए थे बच्चे की वही चल रही, उसको अपडेट नहीं करूँगी, इतनी बोसीदा कि पढ़ भी नहीं पाते हो, वहाँ कोई अपडेशन नहीं, एक मिजाज, मिजाज क्या कि मेरी अगर तनख्वाह होती है महीने में समझो 1 तारीख, तो एक मिजाज कि मैं घर जाने से पहले एक दीनी किताब घर खरीद के लेके ही जाऊँगा, अल्लाह ने जो इस्ताद दिए, मैं 4,000 कमाता महीने का तो 40 रुपये किताब तो ले सकता हूँ, मैं मेरी तनख्वाह माशाल्लाह 10,000 है तो 100 रुपये की किताब तो ले जा सकता हूँ ना घर में, मैं माशाल्लाह 50,000 कमाता हूँ अल्हम्दुलिल्लाह, एक तफसीर ले जा सकते हो यार तुम, तो हर बार एक एक नए नए तर्जुमे नई नई तफसीरें ले सकते हो और एक से एक किताबें हैं जो मौजूद है ले सकते हो, लेकिन ये मिजाज नहीं होता है, ये मिजाज नहीं हमारा, एक कुतुब खाना हर घर में कम अज़ कम उन मसाइल पर जो डेली होते हैं صبح اور شام ہو رہے ہیں نماز کے اندر، سجدے کے اندر، سجدے سہو کا معاملہ ہے، ہونا چاہیے نا کتاب کی نماز، روزہ، زکات، فرائض کے تعلق سے نہیں پائی جاتی۔ اگر ہم یہ معمول بنائیں نا ہر مہینے ایک کتاب، کچھ نہ بھی ہو تو ہر سال 12 کتابیں جمع کریں گے، 10 سال میں 120 کتابیں ہو جاتی ہیں آپ کے پاس، ایک چھوٹی سی لائبریری تو ہوگی قائم خود بخود، ماشاء اللہ۔ یہ ثواب جاریہ ہے، لوگ علم حاصل کریں گے، ہم مر جائیں گے یہ لائبریریاں آگے بڑھیں گی، اور پتہ نہیں ایک آدمی کس چیز کو اٹھا لے، کیا پڑھ لے، اس کی زندگی کہاں بدل جائے، کس رخ پر وہ کام آ جائے، اور اس کا ثواب ہم تو مر جائیں گے وہ ادا ہوتے رہیں گے۔ یہ بندہ ہے کہاں عمل کر رہا ہے، تمہاری یہ کتاب تھی جو لے کر گیا تھا، بڑے فائدے یاد رکھے۔ ورنہ دینی کتابوں کا معاملہ کیا ہے معلوم ہمارے پاس، یہ ادھار لی جاتی ہے اور ایک لے کے دوسرے کو دے دیتا، دوسرا تیسرے کو، ارے بہت ثواب مل رہا آپ کو، ارے بھائی ٹھیک ہے ثواب مل رہا نہیں، کتاب کب واپس آئیں گے، مزاج بن گیا نا فری کا، وہ چھوڑ کر خرید کر پڑھنے کا ایک مزاج ڈالے۔ اور ہر آدمی ایک کتاب ہر مہینے لے جائیں گے اپنی حیثیت کے اعتبار سے، ٹھیک ہے بھائی کے پاس ہے رہنے دینا، بھائی کے پاس کپڑے تو آپ کپڑے نہیں خریدتے، نہیں بھائی کے پاس بہت کپڑے، بھائی کے پاس بہت گاڑیاں ہیں، بھائی کے پاس بہت بنگلے ہیں، تو آپ نہیں کرتے اپنا کام، آپ اپنا کرتے نا، بھائی کے پاس 10 پلنگ ہے تو آپ اپنے گھر میں پلنگ نہیں لیتے، نہیں بھائی کے پاس بہت ہے نا، اپنا ثواب کرتے ہیں، ہر چیز کا آپ کرتے ہیں۔ ایک گھر میں دو بچے ایک ہی کلاس میں تو کیا آپ ایک ہی سلیبس کی بک خرید کے لاتے، دونوں کو لاتے ہیں نا آپ الگ سے، دین کے معاملے میں کیوں ہے کنجوسی؟ تو کم از کم ایک چھوٹی سی لائبریری ہر انسان کے گھر میں ہو، اور پھر دیکھیے کیسا دین کا ماحول، ایک علم کا ماحول بنتا جاتا ہے۔ اسی طرح 11واں نقطہ ہے، علماؤں کو اپنے گھر بلائے، یہ بڑی اہم بات ہے کہ اجتماعات رکھے اور علماؤں کو اپنے گھر پر بلائے، وہ علماء جن کی نظر آپ کی اصلاح پہ ہو، آپ کے معاملات پہ ہو، آپ کے بچوں کے بگاڑ پہ ہو، تاکہ وہ فوراً اصلاح کرے، آپ یہاں یہ نظر آ رہا ہے، یہاں یہ نظر آ رہا ہے، وہاں وہ نظر آ رہا ہے، ٹھیک ہے، اور وہ آپ کی اصلاح کریں، آپ کو سدھاریں، آپ کو بتائے، ہمیں بتائے ہم سے کہاں چوک ہو رہی، یاد رکھیے اس کا بھی نظم۔ اسی طرح جو ہے 12واں نکات جو ہے، اور انشاءاللہ میں آپ خاتمے کی طرف جا رہا ہوں، کہ بچوں کے لیے دینی تربیت کا نظم ہو، دینی تربیت کا نظم اسی لیول کا نظم ہو جس لیول کا اسکول کا نظم آپ دیتے ہیں۔ اسکولنگ کیسے دیتے ہیں بچوں کو آپ؟ بچہ پیدا ہوا با فکر میں، ارے کیا ہو گیا، بچہ پیدا فکر میں کون سے اسکول میں ڈالوں گا، ذرا وہ سوچ رہا، ارے بچہ تو ابھی پیدا ہی ہوا نا، نہیں نہیں نہیں پہلے سوچ کے رکھنا پڑتا، 2.5 سال میں تو ڈالنا ہے، سی بی ایس سی ڈالوں گا، اسٹیٹ بورڈ ڈالوں گا، آئی جی سی ایس سی ڈالوں گا، آئی سی ایس سی ڈالوں گا، اب اس کے حساب سے پھر انکم کیسا بڑھاؤں میں تاکہ اس کو یہ بورڈ میں ڈالوں گا تو اتنا خرچہ، وہ بورڈ میں دبا دوں گا اتنا خرچہ، پھر اس کے رجسٹریشن فارم کے لیے رات بھر جا کے بستر لے کے سو رہا، اسکول کی باہر ہوتی ہے فرسٹ کم فرسٹ سر پہ فارم ملتا ہے، تو لڑائی جھگڑا کر کے فارم لاتا ہے، بچے کو داخلہ دلواتا ہے، بچے کو احساس بھی ہوتا ہے کہ باپ خود لینے آتا ہے، خود چھوڑنے آتا ہے، بارش ہوتی تو چھتری میں لے جاتا ہے، رکشے میں چھوڑ کے آتا ہے، پڑوسی کار میں لے جاتا ہے، یہ ہے دینی نظم۔ اور ہزاروں روپیہ خرچ کرتا ہے اور ہمیشہ بولتا ہے بیٹا بہت خرچ کر رہے پڑھائی پہ، اچھا پڑھو بیٹا، بہت خرچ کر رہے پڑھائی پہ، اچھا پڑھو۔ اب دینی نظم کیا ہے؟ میں نے کہا اسکول کے جیسا ہونا چاہیے، کیوں میں کہہ رہا ہوں، اس سے بھی زیادہ بلکہ دینی نظم کا کیا حال ہے؟ بچے کو عربی میں ڈالنے کا، ابھی کب ڈالتے ہیں آپ کے بچے کو قرآن نہیں آتا؟ ارے سب لوگ بول رہے میرے بچے کو قرآن نہیں آتا، 10 سال کا ہو گیا نا، اب سوچتا ہوں میں کسی کے پاس، چلو آپ اس کو کیا کرتے ہیں، اس کو مدرسے میں ڈالتے ہیں، آپ اس کے لیے دیکھیں مدرسہ تلاش ہو رہا ہے، اس کے لیے ایک معلم تلاش ہو رہا ہے، سب سے کم پیسے کون سے مولانا لیتے، ذرا ان کو تلاش کر کے لاؤ عربی پڑھانے کے لیے، ایک مولانا مل گئے بولے یہ لیتے ہیں، وہاں جا کے کیا مولانا کتنے آپ فیس لیں گے، وہ بولے 600، اللہ سے ڈرو مولانا 600 روپے آخرت میں کیا جواب دیں گے، اللہ کو تم اللہ کی کتاب پڑھاتے پیسے لیتے اس کے لیے حرام ہے تمہارے لیے، یہ ہو جائے گا اس لیے تمہاری حالت ایسی ہے فلاں، وہ بےچارا بولتا ہے یار مت دو فری پڑھا دیتے جاؤ، نہیں ان کے پاس نہیں پڑھانے کا ہے، وہ اور استادنی ماں ہوتی ہے نا خالائیں، عورتیں جو پڑھاتی ان کو ڈھونڈو، عورتیں کم لیتی 200 روپے، ماشاء اللہ چلو کتنا سستا ہو جا رہا، پر ڈے 5 روپے 7 روپے پڑتا اپنے 30 دن مہینے کے حساب سے 200 روپے، اس پہ بھی خالہ ادھر بچہ نہیں آیا تھا تھوڑا سا فیس واپس ریٹرن کم دیں گے ہم ایڈجسٹ، وہاں ہزاروں بھر رہا ہے، سوچ کر بھر رہا ہے، چھوڑنے جاتا ہے، لانے جاتا ہے، سب کچھ یہاں دیکھیے، اب اس کے بعد عربی گیا نہیں گیا، سالوں سال نہیں پوچھتا، اسکول میں ڈیلی رپورٹ ہو رہی وہ آج کیا ہوا، او یہ سیمسٹر کا کیا حل ہوا، وہ ہوا، ایسا کتنے بار ہوتا ہے کہ اس استاد سے مل کر پوچھتے میرا بچہ کیسا پڑھ رہا ہے دین کے معاملے، کتنے سورے اس نے یاد کر لیا آج تک، کیا کر رہا ہے، اس میں ہے نہیں ہے شعور اور بصیرت دین کو سمجھنے کا، اس میں جذبہ ہے ہی نہیں ہے، پیدا ہو رہا ہے تو بھی نہیں، وہ اس لیے میں اسکول یا اس سے زیادہ اس کو اہمیت دی جائیں گی، یاد رکھیں اس سے زیادہ، ورنہ دین کا جب بھی معاملہ ہوتا ہے ہم بہت کمتر اس کو کر دیتے، یاد رکھیں ہے نا، اور بچے کا ذہن بھی ویسا بن جاتا ہے کہ دیکھو اسکول تو میں جاتا ہوں، میں جا کر سیکھتا ہوں، استاد پڑھانے آتا ہے گھر کے اوپر، اس کو ڈانٹتے بھی ابو کبھی، اس کے بارے میں برا بھلا بھی بولتے رہتے، وہ ایسا ہے ویسا ہے، وہ فلاں کرتا ہے ویسا کرتا، ٹیچر کے بارے میں کبھی نہیں بولتے، ہم نے ایک ماحول بنا دیا دین ناقص اور دنیا کو ہم نے اعلیٰ کر دیا، جس کا نتیجہ ہر جگہ چھلکتا ہے، ہر جگہ چھلکتا ہے، یاد رکھیں اللہ رحم کرے، ہے نا، ایسے کتنے گھر ہیں جن کی چھت غلطی ہوں گی، بہت کم گھروں کی چھت غلطی ہے آر سی سی کی ہو تو، لیکن ایسے کتنے مسجدیں ملیں گی جن کی چھتیں غلطی ہے، ہمیشہ غلطی ہیں، کیونکہ 100 لوگ مشورہ دیتے ہیں نا، اپنا گھر کا کام تھوڑی جو پرفیکٹنیس سے کیا جائے، مسجدوں کی چھت گلیں گی، 25 साल में उनके उखड़ना चालू हो जाएंगे। तो ये हमने कहा दीन नाखिस, दुनिया सबसे आला है ना। अब कहीं जा रहे हैं आप, मस्जिद के लिए फर्शी चाहिए, तो उसको बोलते हैं उन्हें भी सेकंड पूरा खराब वाली लग, मस्जिद के लिए होना तो ये है। फिर अल्लाह से दुआ, अल्लाह मुझे दुनिया की सब कुछ नेमत दे दे, और अल्लाह की राह में खर्च सबसे अदना सिक्का, सबसे खोटा रुपया होता है, और फिर दुआएं होती है अल्लाह सबसे आला की। तो अल्लाह की राह में खर्च करने का मिजाज हम बनाए। तो बहरहाल तो हम स्कूल की तरह जो है एक नज्म बनाए बच्चों की दीनी तरबियत का, ये ना हुआ तो अगली नस्ल को हम बेकार छोड़कर जा रहे हैं। अदर इंसान दुनिया में क्या कमाता है मुझे बताइए, क्या कमाते हैं आप और मैं, क्या छोड़ के जाएंगे आप और मैं दुनिया जब जाएंगे, ये औलाद के अलावा और क्या है आपके पास, क्या ले जाएंगे बोलिए, कुछ नहीं। याद रखे हमारे पास ये औलाद, और यही खराब हो जाए तो फिर क्या कमाया दुनिया में, फेल गए हम, नाकाम रहे। ये बात समझने की जरूरत है। इसी तरह जो है जिस चीज़ को हम याद रखेंगे वो ये है, घर में जो है घरेलू कामों में अपनी जो है घर वालों की आप मदद करें, ये भी एक बहुत ज़बरदस्त जरिया घर में इस्लाह का। समझ आपकी, आप वक्त से पहले कभी जल्दी घर जा रहे हैं, अपने बीवी की कामकाज में मदद कर रहे हैं, घर की औरतों का कामकाज में मदद करें, बड़ी अहम चीज़ है। इससे एक सोशल रिलेशनशिप डेवलप होते हैं, और बहुत बैठे बैठे नुक्ते नुक्ते पर इस्लाह, नुक्ते नुक्ते पर इस्लाह, पॉइंट पॉइंट पर इस्लाह हो सकती है। आप घर में आप देखते ही तो कैसे पता चलेगा क्या बिगाड़ है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से मां आयशा फरमाती है, आप घर में आते हैं तो आप जो है बहुत सारे घर के काम खुद करते हैं, जैसे कि आप बकरी का दूध धो लेते हैं, आप अपने कपड़े पर पेवन लगा लेते हैं, आप अपने जूतों को सी लेते हैं ना। बाजार से जब आदमी ये सब करेगा तो बातचीत चलते रहेंगे, समझ रहे आप, ये बहुत अच्छा मौका होता है इस्लाह करने का। वरना सोशल रिलेशनशिप डेवलप नहीं करेंगे तो इस्लाह नहीं हो सकती बीवी बच्चों की। याद रख तो इस चीज़ को समझने की जरूरत है। इसी तरह जो हम चीज़ को याद रखेंगे वो ये है कि घर के अंदर जो है हम इस बात को तय करेंगे कोई फजूल खर्ची नहीं, डेकोरेशन नहीं, और इसी के साथ साथ जो है फैशन परस्ती और दिखावे से इज्तनाब करेंगे, वरना घरों की इस्लाह बहुत नामुमकिन हो जाती है। क्या क्या चीज़ें इसमें याद रखेंगे इस पॉइंट के अंदर, एक तो फजूल खर्च, दूसरा डेकोरेशन, इसलिए कि इसमें इतना पैसा इंसान डालता है। देखिए बहुत सारी चीज़ें हलाल है इंसान को अगर अल्लाह ने ताकत इस्ता दी, लेकिन हर हलाल काम का करना ज़रूरी नहीं आपके लिए। नहीं इतना पैसा है तो इतना डेकोरेशन, इतना फला, इतना ये, इतना ऐसा, इतना वो, ज़रूरी नहीं। इसके अलावा बहुत सारी चीज़ें जहाँ आपको ज़रूरत है। इसी तरह जो है फैशन परस्ती, ठीक है, और इसी तरह जो है हम देखते हैं जो है फैशन परस्ती और दिखावा, ये बहुत सारा हमारा माल ज़ाया कर देते हैं, जिससे हम बहुत सारे इस्लाह के काम कर सकते हैं उस माल से। फैशन परस्ती और दिखावा, हर अच्छी चीज़ को हमको लेना है, और हर जो चीज़ जदी चल रही है वो हमारे को ज़रूरी है। हत्ता कि फैशन दूसरों को देखकर अमल करने का यह हाल हो गया कि जेब के अंदर इतना बड़ा मोबाइल रख लीजिए, अच्छी बात है अल्लाह ने दिया तो लीजिए, लेकिन अगर स्क्रीन भी चेंज करना तो आता नहीं, ज़रा कुछ कर देंगे कि आप तो क्यों लेके घूमता मेरे भाई ऐसी चीज़ जो तू इस्तेमाल नहीं करना जानता, 25-30 हज़ार तूने फजूल डाल दिया, इसके बदले इतने मसारिफ थे, इतने मसारिफ थे इसके, इतने जगह हम खर्च कर सकते जिसकी कोई इंतहा नहीं। आज दावत और तबलीग के लिए क्या हमें दीनी लिटरेचर की ज़रूरत नहीं है? आज गैर मुस्लिमों में इस्लाम पहुँचाने के लिए हमें किताब नहीं है उसके लिए पैसा, और आप ऐसी चीज़ लेके घूम रहे इसका इस्तेमाल ही आपको नहीं आता है। अल्लाह ने दिया है इस्तेमाल की चीज़ है तो आप लाखों और करोड़ों के लिए, इस्लाम रोकता नहीं, लेकिन आप गैर ज़रूरी फजूल लोगों को सिर्फ बताऊं कि मैं ये हैसियत कहाँ मिलूँ, समाज में ये मुकाम है मेरा, ये अजीब बात है। और फिर ये जो फैशन परस्ती और फजूल खर्ची होती है ना, इसका नतीजा ये निकलता है हराम खोरी, रिश्वत खोरी, सूद खोरी में आदमी मुलव्वस। क्योंकि अब उसको किसी भी जरिए से पैसा लाना इसलिए कि बताना मेरी शादी ऐसी हो, मेरे कपड़े ऐसे हो, मेरे बच्चे इन गाड़ियों में घूमें, मेरे घर के सामने ये खड़ा हो, मेरे घर, क्या ज़रूरत है इन तमाम चीज़ों की? ज़रूरत की चीज़ों से इस्लाम नहीं रोकता आपको, लेकिन आप बेफजूल करें और अपनी चादर से ज़्यादा करें, यह अपनी नफ्स जुल्म होता, और बहुत सी बार माशरे में बिगाड़ इन फैशन परस्तियों के। फैशन परस्ती आज देखिए ना किस हद तक, मर्दों में बहरहाल फैशन परस्ती नहीं पाई जाती, मर्द ज़्यादा से ज़्यादा पहनेगा, कितना भी फैशन करेगा तो उसमें कुछ भी हरामकारियाँ अक्सर नहीं होती। याद रखें अगर फैशन भी करा तो ज़्यादा से ज़्यादा कपड़े पहन रहा हो, फुल से फुल पहन रहा। औरतों की फैशन परस्ती के हाल कपड़े ख़त्म से ख़त्म होते जा रहे हैं कि बस साहब तो ऐसा आया कि कपड़े देख कर लग रहा है कि 2-4 ड्रेस पहन के आ गया, मतलब मर्द, और बीवी को देख लिया तो लगा शायद पैसे खत्म हो गए इसी कपड़े लेते लेते, उसको ले ही नहीं पाया बेचारा। हाँ होता है, हालत ही फैशन है बोले कम कपड़े पहनना, और शैतान ने कैसा घुमाया कि औरत कम कपड़े पहने तो फैशन है, मर्द ज़्यादा से ज़्यादा पहने। मर्द का हालत ये है कि टखनों से नीचे, जूतों से नीचे लड़ाते हुए घूम रहा हो, और उसकी बीवी को देखिए 3-4 पहन के घूम रही हो, मतलब इसको कपड़ा ज़्यादा हो गया जहाँ नहीं होना चाहिए था, और उसको जहाँ ढांपना है उसने कपड़ा छोटा कर दिया। तो फैशन पर जितनी चादर उतने पैर फैला, इंशाल्लाह बहुत सारी चीज़ों की इस्लाह होंगी, और बहुत सारा पैसा अपना बचा पाकर हम सही जगह उसको इस्तेमाल यूज़ कर सकेंगे। और आखिरी जो दो नुकात है बड़े इंपॉर्टेंट, इसको याद रखिए, वो ये है कि आपके बच्चे और आपकी बच्चियाँ किन लोगों के साथ आते जाते उठते और बैठते हैं, इसका आपको पूरा नॉलेज हो जाता है। ये बहुत अहम चीज़ है। आप बच्चों की इस्लाह करते हैं, उनको तरबियत देते हैं, कॉलेज लाइफ में चले गए, स्कूल लाइफ में थोड़े से बड़े हो गए, हायर क्लासेस में चले गए, और उनके दोस्त और उनकी सहेलियां उनको मुकम्मल बर्बाद कर देते हैं। بہت نازک فیز ہے لائف کا، بہت ہم کو آگاہ رہ کر اصلاح کرنے کی ضرورت ہے، اس لیے کہ یہاں اگر زیادہ آپ نے کھینچا تو معاملہ آپ کو بھی پتا ہے کہ وہ تاغا ہاتھ سے، وہ رسی ہاتھ سے ٹوٹ جاتی ہے، چھوٹ جاتی ہے۔ تو باپ خود ڈرتا اپنی عزت، ایسے واقعات کے گواہ کئی نوجوان اور کئی لوگ دیں گے کہ جن کی بچیوں کو غلط کام کرتے پایا گیا، گھر جا کے بولے تو الزام انہیں لڑکوں پہ لگایا جنہوں نے ان کو وہ کیا، تم کہہ کے بول رہے تمہارا ہی کچھ گڑبڑ دکھ رہی، میری بچی بہت اچھی، چونکہ اسے پتا ہے کہ وہ جو بھی اب اپنی عزت بچانا ہے تو آپ پر الزام لگا دیں گے اٹھا۔ تو بہت زیادہ ضروری ہے کہ کن کے ساتھ اٹھتے ہیں، کن کے ساتھ بیٹھتے ہیں، کیا کرتے ہیں، اگر ہینڈ سیٹس یوز کرتے ہیں تو کیا ہوتا ہے، موبائل یوز کر سکتے ہیں تو کہاں یوز کرتے ہیں۔ ہم نے کھلی چھوٹ دے دی، یاد رکھیے یہ موبائل فونس نے جو نقصان پہنچایا آج، ایک زمانہ تھا ہزاروں اور لاکھوں روپے دے کر جن گناہوں کو ہم آسانی سے نہیں کر پاتے پیسے کے باوجود، آج ان گناہوں کو صرف 10 روپے کے ریچارج کر کے آپ گھر کے کونے سے علاقے سے کر سکتے ہیں ان گناہوں بآسانی، اور ہم بڑے آسانی سے دے دیتے ہیں۔ آج حالت یہ کہ بچہ باپ اور ماں سے زیادہ اینڈرائڈ ہینڈ سیٹ کو پسند کرتا، باپ آتے ہو جاتا جیب میں سے نکالا بیٹھ گیا، وہ بولتا حضرت اب تم جاؤ ادھر سے میرا کام کرنے دو مجھے، پسند بھی نہیں کرتا اگر کسی کے پاس ہینڈ سیٹ نہیں، یہ انکل تو عجیب انکل ہے ہینڈ سیٹ میں چلو۔ آپ دیکھیے کس طرح سے حالت ہو چکے ہیں، کس طرف ہم جا رہے ہیں، اس کو تھوڑا غور کرنے کی ضرورت، اور اس پہ کوئی غور نہیں کر رہا ہے، میرا بچہ تو ماشاء اللہ اتنا ہوشیار ہے 1 لاکھ بنا لیتا گیم کے اندر فوراً، ہاں اینڈرائڈ تو اس کے دائیں ہاتھ کا کھیلے اور یہ سسٹم تو یہ فلاں، کنٹرول نہیں ہے۔ دیکھیے سکھانا اچھی بات ہے، جدید ٹیکنالوجی سے جوڑیے لیکن کنٹرول کے اندر۔ آپ کا بچہ اگر موبائل یوز کرتا ہے تو کب ریچارج کرتا ہے، کیوں کرتا ہے، کتنا کرتا ہے، کیا ضرورت ہے اس کو، اگر گاڑی چلاتا ہے لڑکا اور لڑکی تو پیٹرول ڈالتا ہے کہاں جاتا ہے، اتنی ضرورت ہے کیا اس کو ہر مہینے کے اندر، ٹیوشن کالج جاتا ہے تو وقت پر پہنچتا ہے وقت پر وہاں سے نکلتا ہے کیا، اس کے دوست اور سہیلیاں کون ہیں، اگر وہ باہر جاتا ہے تو آپ کو بتا کر جاتا ہے، کسی جگہ جاتا ہے دوست ایسے گھومنا چاہتا ہے کبھی بتا کر جاتا ہے کیا اس بات کو، اور آپ کے پرمیشن کے بغیر آپ کے بچے کو اس کی اجازت نہیں ہونا چاہیے کہ وہ ای میل اکاؤنٹ کریٹ کرے، فیس بک اکاؤنٹ کریٹ کرے، یا کوئی سوشل نیٹورکنگ ویب سائٹ پر اکاؤنٹ کھولے، اس کی اجازت نہیں دینی چاہیے ان کو، کوئی بچے کو اجازت نہیں ہونی چاہیے آپ کی، ورنہ یہ اجازت دے کر اتنے سارے دروازے آپ کھول دیتے ہیں، جتنے گناہ کے دروازے آپ کو باہر بھی نہیں دیکھنے کو ملیں گے، وہ ایک بند اس کے اندر اتنے دروازے ہیں۔ بہت ضروری یاد رکھیں، ورنہ لوگ رو رہے رہے بچی کو اتنی تعلیم دی، بچی نے حرکت یہ کر لی، فیس بک پہ شادی کر لی، اللہ رحم کر، بچے کو اتنی تعلیم تربیت دیے تو وہ بھگا کے لا لیا، پوری مصیبت لا لیا، وہ فلاں کی بیٹی ہے، پورا تماشا کھڑا ہو گیا، سمجھ رہے آپ بات، یہ سب اسی کا نتیجہ ہے۔ تو لہٰذا فل کنٹرول ہو اس چیز پر، والدین کا نظر ہو، اور آپ سونے کا نہیں والا کھلائی کھلانے، لیکن نظریں ایک دم کڑوی نظر، شک کی نگاہوں سے بچوں کو دیکھیے تاکہ بگاڑنا ہو، ورنہ یہاں لاڑکی ایکسٹریم حدیں ہوتی ہیں، میرا بچہ تو غلط ہو ہی نہیں سکتا، ایسے لاڑکی اہمیت کی بس، پھر وہ بولتا میرے ابا بولتے میرا بچہ غلط نہیں ہو سکتا، تو جو چاہے ہم کرو۔ اور آخری نکات جو ہمارے اصلاح کے لیے آپ ذہن میں رکھیں گے اور ہم کوشش کریں کہ اس کو کوشش کریں، وہ یہ ہے، جس نکات کے لیے میں کہوں گا مردوں کو ہمت لگتی ہے، عورتیں بغیر ہمت کے یہ کام کر سکتی ہیں۔ آپ بولیں گے ایسا کیا کام ہے جو میں نہیں کر سکتا ہوں، ہمت کی بات کر دیکھو آج کر کے بتاتا ہوں، اس لیے میں اب آگے کہہ رہا ہوں کیوں ہمت لگتی ہے، مردوں کو ہمت لگتی ہے، عورتوں کو ہمت نہیں لگتی اس کام کے لیے۔ گھر جانا ہے اور کیبل نکال کر پھینک دینا ہے، ایک ہی کام کرنا ہے، گھر جانا ہے اور کیبل نکال کے پھینک دینا ہے، اس لیے کہ اگر میں آپ سے سوال کروں کہ ایک پانی کا گھڑا ہے، رنجن ہے، اس میں صاف پانی بھرنا ہے لیکن اس میں ایک سوراخ میں سے نالی کا پانی آتا ہے، تو کتنے سال میں آپ اس رنجن میں یا کتنے دنوں میں صاف پانی بھر سکیں گے؟ آپ پانی ڈالتے تھے گندا پانی آتا، آپ پانی ڈالتے تھے گندا، عقل یہ بولتی ہے پہلے گندے پانی کا راستہ بند کیا جائے، رنجن کو خالی کیا جائے، پھر اس میں صاف پانی بھرا جائے۔ تو عقیدے کا بگاڑ، فیشن پرستی، معاملات کا بگاڑ، بھاگ کر شادی کرنے کا سسٹم اور فیشن، کپڑے کم سے کم پہننے کا فیشن، بے پردگی کا معاملہ، یہ کہاں سے سیکھتے ہمارے بچے اور ہمارے گھر والے، بتائیے مجھے، بتائیے کہاں سے سیکھتے؟ نہیں وہ یہود ہے نا، اسرائیل سے آ کے سکھا کے جاتے ہمارے گھر میں، کب آتے بھائی؟ نہیں وہ تو نہیں آ رہے، کہاں سے سیکھ رہے ہیں؟ اس لیے کہ ہم نے کیا کیا، 4,500 کا ایک سیٹ ٹاپ باکس لایا، میں نے 10-15,000 کی ٹی وی لائی جو فخر کی علامت ہے، ہر مہینے محنت مشقت کر کے 250 روپے کا ریچارج کر کے دیتا ہوں تاکہ میرے بچے اور بیوی بگڑتے رہے کنٹینیوسلی، کیونکہ تربیت کا تو کوئی نظم دینی نظر آتا نہیں ہے، جو نظم ہے وہ ٹی وی کے ذریعے، اب کیا امید کرتے ہیں آپ سوچیے اس نظم سے کیا نتیجہ نکلنے والے۔ تو اس لیے میں نے کہا اس کو ہمت لگتی ہے، کیوں تو آپ جا کے وائر جوش میں نکال تو دیں گے، بیوی بولیں گے رہنا ہے کیا میرے ساتھ، تو یہ وائر رہیں گا تو میں جاری، تو آپ بولیں گے اس لیے نہیں نہیں نہیں میں تو بیگم بس ایسے ٹیسٹ کر کے دیکھ رہا تھا، گو آن چلنے دیجیے آپ، ابھی بعد میں اگلے فیز میں کچھ تو بھی ٹرائی کریں گے وہ، اس لیے میں نے کہا ہمت کی ضرورت ہے۔ عورتوں کو ہمت کی ضرورت نہیں، گئے ٹی وی بند کر دی، شوہر آئے ٹی وی کیوں بند ہے، بولا ٹی وی دیکھنا ہے یا میرے کو دیکھنا ہے، نہیں بیوی بس ختم، بولا ٹی وی بند، آس سمپل، ایک قدم آگے نہیں بڑھیں گا انشاءاللہ آپ کا شوہر، سمجھ رہا؟ نہیں نہیں ہم تو صرف اسپورٹس دیکھتے، اسپورٹس کا حال تو یہ بال ادھر اور کیمرہ ادھر، اب کیا کریں گے ہم، एड्स को कैसे कंट्रोल करेंगे आप? नहीं, हम तो सिर्फ न्यूज देखते, न्यूज रीडर को देखना मुश्किल है आज। न्यूज क्या देखते आप? ये तो न्यूज रीडर पूरे औरतें होती, अब न्यूज क्या देखेंगे आप? अब ये सब चीजें जान दीजिए, अखबार भी न्यूज आपको दे सकते हैं और बहुत सारे जरा है आज न्यूज के। तो ये सब छोटे छोटे बहाने हैं, इसको छोड़िए, इसका बिगाड़ बहुत बड़ा और बहुत अजीम है अंदर। तो लिहाजा अगर हम अपने घरों की इस्लाह चाहते हैं तो इस्लाह जो बिगाड़ आने की वजह ये है, ये केबल चैनल, लिहाजा इसको अपने घरों से ख़त्म कीजिए, वरना उम्मीद नहीं की जा सकती। खा रहा है तो ऐसा खा रहा है, सो रहा है तो जूतों में सो रहा है, चल रहा है तो फलां चल रहा है, गले में लॉकेट पलियाँ सलीब करे, भाई ये लॉकेट सलीब है, नहीं नहीं फैशन है, अपना हीरो पहनता है तो अपन कैसे नहीं पहनेंगे, सोना और चांदी अपने जिस्म पे चढ़ा लिया, ये हराम है इस्लाम, नहीं नहीं फलां, ये सब कहाँ से बिगाड़ रहा है? बिगाड़ की वजह ये टीवी है, याद रखिए। अब बोलेंगे अब टीवी सेट को ले आके क्या रास्ते में रखिए, पत्थर मारने लगो लोगों को, रजम करूँ उसको? टीवी सेट में कह रहा हूँ गलत है, वो केबल जो आ रहा है, तो टीवी अच्छी चीज़ें भी आ सकती है। लेकिन फिर कह रहा हूँ ये एक बहुत घातक चीज़ है, कंट्रोल कर सकते हो तो ठीक, नहीं कर सकते हो इसका बंद कर देना ही एक वाहिद सोल्यूशन और हल है, वरना आप एक घंटा अरबी भेजेंगे और तीन घंटे पिक्चर देख रहा है रोज, क्या इस्लाम? आप एक घंटा जो आधा घंटा उसको जिक्र अस्कार सिखा रहे और वहाँ बगैर कुछ किए क्यों गाने सीखता? अल्लाह रहम करे, ये माहौल ही ऐसा है। अगर मैं आपसे कहूँ कि ऐसा कौन सा इंसान है इसको 10 गाने याद ना होता, ऐसा कोई भी नहीं, हम लाशौरी तौर से याद कर लेते कि इतने जगह सुनते हैं उसको, है ना? हिंदुस्तान के माहौल में आप देखिए लाशौरी तौर से याद हो जाते हैं, है ना? तो वैसे ही परेशान हाल है हम लोग तो इस सिस्टम से, इन हालात से, इस माहौल से, और उस पर घर में भी आपने ला के रख दिया कि पक्का पूरा हिफ्ज़ बिल्कुल एकदम पक्का कर लो, यहाँ बाहर सुन के और यहाँ पूरा रिपीट करो उसको, और फिर बोल रहे हैं कि बच्चे ऐसे क्यों निकल जा रहे हैं, ये खालिद बिन वलीद क्यों नहीं बनते हैं, ये अबू हुरैरा क्यों नहीं बनते हैं, ये जो उमर और उस्मान नहीं बनने वाले ना बाबू, कि तो देख ही नहीं रहना इन लोगों को, उनको तो पता ही नहीं उमर कौन है और उस्मान कौन है, अबू हुरैरा कौन होते हैं, उनको जो पता है वो ये सब। बहरहाल टीवी को ख़त्म कीजिए तो 50% इस्लाह आज हो जाती, आज रात हो जाती, टाइम एक्स्ट्रा बचेगा, बच्चे पढ़ाई में अच्छे हो जाएंगे, मियाँ बीवी के ताल्लुकात भी अच्छे हो जाएंगे, वरना शाम में तो बीवी को मियाँ भी अच्छा नहीं लगता, अगर जल्दी आ गए जल्दी आ गए 9 बजे के बाद आओ, जाओ चलो निकलो यहाँ से, तो 9 बजे तक प्राइम प्रोग्राम चल रहे 7 से 9, तो शोर भी डिस्टर्ब नहीं कर सकता बीवी, हालत ये। बहुत सख्त ज़रूरत है कि हम इस फितने को अपने घर से निकालें, या तो इतना कंट्रोल में हो कि सिर्फ जो हम चाहे वो उस पर आए, और इस्लामी चैनल के नाम पर भी जो नाच गाना हो रहा है वो भी मैं कहूँगा इस्लामी चैनल बोलो तो वो चैनल हो जो हकीकत में किताब व सुन्नत की तालीम फैला रहा है, वरना नाच गाने भी होते हैं इस्लामी चैनल पे, थोड़े अलग अंदाज से हो रहे, बस फर्क ये है। तो इस चीज़ को समझने की ज़रूरत है, ये चंद नुकात थे जो मैंने मुनासिब समझे कि आपके तमाम के सामने रखूँ, हो सकता है हर हालत में ये हर नुकात सूटेबल ना हो, लेकिन कहीं ना कहीं इसी तरह का माहौल यहाँ नज़र आता है, तो इस्लाह के भी अंदाज इसी तरह के कुछ ना कुछ होंगे हमारे। बहरहाल इन चंद नुकात को रखकर मैं अपनी बात को ख़त्म करता हूँ, अल्लाह रब्बुल इज़्ज़त से आखिर में दुआ कि अल्लाह सुब्हान व तआला जो कुछ कहा सुना गया उस अमल के